करबला करबला करबला गई, करबला करबला करबला गई, काफिला छूट के जिंदा से जब आ गया, नौहा गए खाक पर बैठे आले बा, कब्र सरवर पे ज़ैनब ने रो कर कहा, छूट के कैद सितम से बहन आ गई, करबला करबला करबला आ गई। मदफने शाह जिन नो बशर है जहां, बैठी है फातिमा बाल खोले वहां, अंबिया के लबों पर है गुर्बत में सबको कजा आ गई, करबला करबला करबला आ गई। खाक के फर्श पर बैठी है बीबियां, सर झुकाए हुए आबिदे ना तमाम, गम में सरवर के रोता है सारा जहां, सारे आलम पे गम की घटा छा गई, करबला करबला करबला गई। अब नानो महो मदनाब्बास है, अब न सरवर न बे शीर ही पास है, कल्ब में बस यही एक एहसास है, क्यों न पहले ही हमको कजा आ गई, करबला करबला करबला गई। घर का घर दे दिया तुझको कर्बो बला, मेरा कासिम रहा अब नकबर रहा, खाक पर तेरी सोता है कुनबा मेरा, गुलशने مصطفیٰ پر خزاں آ گئی، کربلا کربلا کربلا آ گئی۔ یاد کر کے سکینہ بھی شاہ زمن، مر گئی قید خانے میں وہ پر مہن، اس نے مل کے بھی پا یا نہ غسل و کفن، دفن زندہ میں کر کے بہن آ گئی۔ کربلا کربلا کربلا آ گئی۔ پرسا دینے سکی نہ کمے بھائی جان، آئی ہوں قید خانے سے بھائی یہاں، حال غم کیسے اپو نہ کروں میں بیان، ہر کلی باغ زہرا کی مرجھا گئی۔ کربلا کربلا کربلا آ گئی۔ جب میں کل بلا سے وطن جاؤں گی، کیسے بیمار سورا کو سمجھاؤں گی، پوچھے گی جب تمہیں کیا میں بتلاؤں گی، کیا کہوں سب قرآن کی زمین آ گئی۔ کربلا کربلا کربلا آ گئی۔ راستہ در پہ بھائی یا وہ شام و سحر، دیکھتی ہوگی حسرت سے خستہ جگر، لب پہ بیمار کے ہوگا پدر، میرے بابا کو کس کی نظر کھا گئی۔ کربلا کربلا کربلا آ گئی۔ بالوں سے جھاڑ کر قبر شاہ خدا، بنت زہرا نے آ بدیے رو کر کہا، جاتی ہوں میں ہو کر جدا، امتحان دے کے بھیا بہن آ گئی کربلا کربلا کربلا آ گئی